हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा लोकसङ्कारको अर्को एउटा रमाइलो बसाइली। आज पनि हामी तपाईँलाई भेट्नको लागि मिठा मिठा लोकधोरी भाकाहरूको साथमा उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचार लगत्तै तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ र मिठा मिठा लोकधोरी भाकाहरू तपाईँको माझमा राख्ने गर्छौँ। राज पनि तपाईँले नै मन पराउनु भएको, बजारमा चर्चामा रहेका, तपाईँको मनलाई छुन सफल भएका तिनै चर्चित लोकधोरी भाकाहरूलाई लिएर उपस्थित भएका छौँ। विश्वास छ तपाईँ पनि लोकसङ्कारको व्यवसाय सुन्नको लागि तम तयार भएर बसिसक्नु भएको छ। राजको लोकसङ्कारको व्यवसायलाई तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जबाट त सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र आजको लोकसङ्कारको व्यवसायको सुरुवात गर्न चाहन्छु एउटा निकै नै मिठो खालको यो भाकाबाट। यो संसारको रीत त्यस्तै मैले तिमी सित सपना देख्या छु, सपना देख्या छु, त्यही भएर यस्तो गीत लेख्या छु। यो संसारको रीत यस्तै छ निर्माया, यो संसारको रीत होइन छैन भन्दिन, पीडा तिलाकै हो छैन भन्दिन, पीडा तिलाकै हो मैले तिमीसित। होइन छैन भन्दिनँ, पिरती लाकै हो मैले तिमीसित निकै नै चर्चामा रहेको भाका तपाईँले सुनिसक्नु भएको छ। लोकसङ्कारको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। र यो समयमा रहेर मिठा मिठा लोकदोहोरी भाकाहरूलाई तपाईँको माझमा जोड्ने गर्छौँ। विस्तृत रूपमा नेपाली लोक सङ्गीतको बजारमा भित्रिएका, तपाईँले अत्यधिक मन पराउनु भएको, बजारमा चर्चामा रहने क्रममा रहेका सबै खालका भाकाहरूलाई स्थान दिने गर्छौँ। र आजको लोकसङ्कारको व्यवसायमा पनि मैले तपाईँलाई नै मनपर्ने खालका लोकदोहोरी भाकाहरूलाई प्रस्तुत गरिराखेको छु। र यति बेला फेरि पनि लोकसङ्कारको व्यवसायमा अर्को एउटा भाका राख्छु तपाईँकै लागि, त्यस पछाडि फेरि आउँछु। काट्दै चिन्की मुस्किलले रात दिन, बादल पारी मेरी माया रोई होलिन, यो मार्मिक सन्देश उनले पाए छैन, त्यहाँ उनलाई कस्तो छ, सँगै हुन पाएको भए किन मन रुन्थ्यो। काट्दै चिन्की मुस्किलले रात दिन, बादल पारी मेरी माया रोई होलिन, यो मार्मिक सन्देश उनले पाए छैन, त्यहाँ उनलाई कस्तो छ, सँगै हुन पाएको भए किन मन रुन्थ्यो। यहाँ मलाई सन्चो छैन, त्यहाँ उनलाई कस्तो छ, सँगै हुन पाएको भए किन मन रुन्थ्यो। उनकै हुन्छ यो सृष्टि र हुन्जे रहुन जेल थोपा रागत पंछी भाई उड़ेर आउँथे म उनलाई भेटी दुख पोखना पाउँथे म यो मार्मिक सन्देश उनले पाए यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो छ सँगै हुन पाएको भए किन मन रुन्थ्यो पन्छी भाइ उडेर आउँथे म उनलाई भेटी दुःख पोख्न पाउँथे म यो मार्मिक सन्देश उनले पाए हुन्थ्यो यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो छ सँगै हुन पाएको भए किन मन रुन्थ्यो यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो छ सँगै हुन पाएको भए किन मन रुन्थ्यो यो मार्मिका सन्देश उनले पाए हुन्थ्यो केही समय अगाडिको भागा निकै नै चर्चा बटुलेको भागा तपाईँको मनलाई छोएको भागा लोकसङ्कारको व्यवसायमा तपाईँको लागि हामीले प्रस्तुत गरिसकेका छौँ र लोकसङ्कारको व्यवसायमा रहेर यस्तै मिठा मिठा लोकधरी भाकाहरू तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौँ जुन भाका भर्खरै बजारमा भित्रिएका छन् ती भाकालाई पनि स्थान दिन्छौँ र पुराना पुराना लोकधोरी भाकाहरू पनि तपाईँहरूको माझमा लोकसङ्कारको व्यवसायमा रहेर प्रस्तुत गर्ने गर्छौँ कुनै दिन नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा लाग्नुभएका चर्चित गायक गायिकाहरूसँगको कुराकानी पनि तपाईँहरूको माझमा राख्ने गर्छौँ र विशेष गरी विशुद्ध रूपमा नेपाली लोकगीत सङ्गीतको बजारमा भित्रिएका लोकधोरी भाकाहरूलाई हामी जोड्ने गर्छौँ लोकसङ्कारको व्यवसायमा रहेर र तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ हाम्रो व्यवसायलाई साथ दिइराख्नु भएको छ यो विश्वास पनि लिएको छु र यति बेला फेरि पनि लोकसङ्कारको व्यवसायमा तपाईँकै लागि अर्को एउटा यो भाका राख्छु त्यस पछाडि फेरि आउँछु ओ परिणामको हत्या हो भनेर उड्दैछु म खरानी भनेर यथार्थ हो सानो यथार्थ हो सानो यथार्थ हो सानो निकै नै मिठो खालको भाका तपाईँको मनलाई सुने खालको भाका हामीले प्रस्तुत गरिसकेका छौँ। लोकसङ्गारको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ र तपाईँको माझमा रहेर यिनै यस्तै भाकाहरू तपाईँको माझमा राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ र अब भने कार्यक्रमबाट पनि छुटिनुपर्छ। यतिन्जेलसम्म तपाईँले लोकसङ्गारको व्यवसायलाई सुनेर बसिदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै लोकसङ्गारको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त नमस्कार। गाउँ घर समाजको दर्पण सुन्नु।